जननी जन्म भूमिश्च स्वर्गाद बिगरिएसि शुभ प्रभात गुड मर्निङ नमस्कार सेवारो अनि जदौ म नाम मिश्र कार्यक्रम उत्पादक तथा सञ्चालक श्रोताहरू आज आइतबार ईस्वी सम्बत 2010 अगस्त महिनाको 22 तारिक तदनुसार विक्रम सम्बत 2067 साल भाद्र महिनाको 6 गते शुक्ल पक्षको त्रयोदशी तिथि नेपालमा यति बेला रातिको पौने आदरणीय श्रोताहरू हामी रेडियो मातृभूमिको नेपाली सेवाबाट बोलिरहेका छौँ नेपाली समुदायद्वारा नेपाली समुदायका लागि नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको एकमात्र रेडियो कार्यक्रम रेडियो मातृभूमि अल्बर्टाको खुला आकाशमा क्यालगरी स्थित फेरचा रेडियो एफएम 4.7 बज्न थालेको आज एक वर्ष भयो अर्थात् आज रेडियो मातृभूमिको जन्म उत्सव श्रोताहरू भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय हेर्नुहोस् त तपाईँ श्रोताहरूको अपार माया स्नेहले हुर्किएको रेडियो मातृभूमि आज एक वर्षको भयो आफ्नो उमेरसँगै यसले तोते बोली बोल्न थालेको यस पहिलो वर्षगाठमा म राम मिश्र सम्पूर्ण आबद्ध सङ्घ संस्था व्यक्ति र सम्पूर्ण नेपाली समुदाय लगायत रेडियोमा संलग्न अविच्छिन्न रूपमा लागि अहोरात्र सहयोग गरिरहनु भएका मेरा सम्पूर्ण स्वयंसेवक साथीहरू लगायत आदरणीय सम्पूर्ण श्रोताहरूमा धन्यवाद अनि कृतज्ञता जाहेर गर्दछु श्रोताहरू धेरै आरोह र अवरोहका बीच आफ्ना कार्यक्रमबाट लोकप्रिय हुँदै आएको रेडियो कार्यक्रम मातृभूमिलाई यहाँसम्म ल्याई पुर्याउन हुने हाम्रा सामुदायिक संस्था क्यालगरी नेप्रिज कम्युनिटी एसोसिएसनको आर्थिक सहयोगमा सञ्चालित आजको यस कार्यक्रममा हामीले फेरचा रेडियो एफएम 94.7 प्रत्यक्ष प्रसारण गरिरहेका छौँ आजको कार्यक्रममा सुन्नुहुनेछ भक्तिगान साताको समाचार खेलकुद गतिविधि विविध सूचनामूलक जानकारीहरूका साथमा रेडियो स्थापनाको वर्ष दिनको उपलक्ष्यमा तिज विशेष कार्यक्रम सहित साङ्गीतिक कोसेलीहरू कृपया रेडियो सेट छोडेर टाढा नजानुहोला यस कार्यक्रमका प्रायोजक क्यालगरी नेप्रिज कम्युनिटी एसोसिएसन सिएनसीद्वारा सञ्चालित यस कार्यक्रममा सुरुवात गरौँ भक्तिगानबाट आउनुहोस् श्री कृष्ण भगवानको भजनलाई श्रवण गरौँ राधे श्याम राधे श्याम श्याम श्याम राधे राधे राधे कृष्ण कृष्ण कृष्ण राधे राधे राधे श्याम श्याम श्याम राधे राधे राधे कृष्ण कृष्ण कृष्ण राधे राधे वृंदावन समद भीमा गोकुल वैकुंठ पुष्पति राधे श्याम राधे श्याम श्याम श्याम राधे राधे राधे कृष्ण कृष्ण कृष्ण राधे राधे राधे श्याम श्याम श्याम राधे राधे राधे कृष्ण कृष्ण कृष्ण राधे राधे राधे श्याम श्याम श्याम राधे राधे राधे कृष्ण कृष्ण कृष्ण राधे राधे वृंदावन समद भीमा गोकुल वैकुंठ पुष्पति बंगलामुखी दक्षिणकाली नंदेश्वर राधे श्याम श्याम श्याम राधे राधे राधे कृष्ण राधे कृष्ण कृष्ण कृष्ण राधे राधे हरे आदरणीय श्रोताहरू हामी रेडियो मातृभूमिको नेपाली सेवाबाट बोलिरहेका छौँ अहिलेलाई हाम्रा सहयात्री साथीहरू श्री समीर पाण्डे सुश्री रोजिना उपाध्यायबाट तयार पार्नुभएको साताको समाचार साथमा श्री सुरेन्द्र अधिकारीज्यूको खेलकुद गतिविधि रेडियो मातृभूमि ब्रिङिङ मदरल्यान्ड क्लोजर टु यू द न्यूज एज इट ह्यापन्स नमस्कार म समीर पाण्डे नमस्कार म रोजिना उपाध्याय रेडियो मातृभूमिमा यो साताको समाचार लिएर उपस्थित भएका छौँ नेपालमा वर्षेनी 13 अरब 10 करोड रुपियाँ मूल्यका सुक्तिजन्य पदार्थ उत्पादन हुन्छ र त्यो सबै स्वदेशमै खपत हुने गरेको विश्व खाद्य सङ्गठनको हालैको एक अध्ययनले जनाएको छ। सो अध्ययनमा उल्लेख भए अनुसार नेपालमा झन्डै 67% पुरुष र 20% महिलाले सुक्तिजन्य पदार्थ उपभोग गर्ने गरेका छन् भने विश्वको तुलनामा सबैभन्दा बढी नेपालीले धूमपान गर्ने गरेको पाइएको छ। बाढीग्रस्त पाकिस्तानले 30 करोड डलर बराबरको सहयोग प्राप्त गरेको जनाएको छ। तर सो आउने क्रम ढिलो भएको र बाढीबाट बाँचेकाहरूले द्रुत गतिमा सहायता प्रदान गर्न नसकेकोमा सरकारको आलोचना गरेका छन्। मनसुनको वर्षाले पाकिस्तानमा 3 हप्तामा 2 करोड मानिसलाई असर पारेको छ, जस अनुसार राष्ट्रको सो सबैभन्दा भयावह प्रकोपमा गाउँहरू खेती र पूर्वाधार बगाउनुका साथै 1,400 जति मानिसहरू मरिसकेका छन्। संयुक्त राष्ट्र संघले गत हप्ता 46 करोड अमेरिकी डलरको आकस्मिक सहायताका लागि अपिल गरेको छ, तर सहायताको 40% मात्र प्राप्त भएको मंगलबार बताएको छ। विश्व ब्याङ्कले पनि पाकिस्तानलाई 90 करोड डलर ऋण दिने मंगलबार बताउँदै पाकिस्तानी अर्थतन्त्र पूर्ववत रूपमा आउन वर्षौं लाग्न सक्ने बताएको छ। अस्ट्रेलियाको सिडनीमा रहेका नेपाली युवाहरूको सक्रियतामा नेपाली लिङ्क मासिक पत्रिकाको प्रकाशन हुन थालेको छ। नेपाल पर्यटन वर्ष 2011 अवसरमा अस्ट्रेलियामा नेपालबारे प्रचार प्रसार गर्ने उद्देश्यसहित प्रकाशन हुन थालेको सो मासिकको पहिलो अङ्क स्थानीय बजारमा वितरणमा रहेको छ। नेपालका पर्यटकीय स्थलका बारेमा परिचय, सांस्कृतिक महत्त्वका स्थलहरूको जानकारी, समसामयिक राजनीति, जीवनशैली, महिला, चलचित्र, साहित्य, विश्वभरिका विभिन्न देशमा रहेका नेपालीहरूले गरेको कार्यक्रमको बारेमा समाचार प्रकाशन हुने सो पत्रिका कुल 52 पृष्ठको रहेको छ। अफगानिस्तानमा अमेरिकाद्वारा लागू गरेको रणनैतिक कार्ययोजनामा कुनै हेरफेर वा रोकावट नभएमा आगामी वर्षदेखि अमेरिकी सेना क्रमशः फर्काउनमा रक्षा मन्त्री रोबर्ट गेट्स आशावादी हुनुभएको छ। अफगानिस्तानप्रति अमेरिकाको दृष्टि र आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राखी 66 वर्षीय रक्षा मन्त्रीले उक्त कुरा बताउनु भएको हो। उहाँले फरेन पोलिसी नामक स्थानीय एक पत्रिकालाई अन्तर्वार्ता दिँदै अमेरिकी गुप्तचर संस्था CIA पूर्व निर्देशक समेत रहनुभएका र 40 वर्षसम्म अमेरिकी सरकारका विभिन्न निकायहरूमा रही सेवा पुर्याउनु भएका गेट्सले आगामी राष्ट्रपतीय निर्वाचनलाई गतिलो उम्मेद्वार खोज्न सजिलो होस् भन्नका लागि अफगानिस्तानबाट अमेरिकी सेना सन् 2011 उपयुक्त समयदेखि फर्काउन थाल्ने कुरा बताउनुभयो। राष्ट्रसङ्घीय राजनीतिक मिसन अनमिनको म्याद तहबारे मुख्य राजनीतिक दलहरूबीच विवाद बढेको छ। रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा शान्ति मन्त्री रकम छिमजोङले नेपालको शान्ति प्रक्रियामा अनमिनको कुनै पनि भूमिका नभएको जिक्र गर्दै म्याद नथपिने सङ्केत गर्नुभएको छ। एकीकृत माओवादीका नेता जनार्दन शर्माले भने अनमिनको म्याद नथप्ने सरकारी योजना रहेको भन्दै अनमिनको म्याद नथपिए देशभरि युद्ध हुने चेतावनी दिनुभएको छ। काङ्ग्रेस नेता कुलबहादुर गुरुङले शान्ति र संविधानको मार्ग प्रशस्त गर्न काङ्ग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनु क्यानाडाका प्रधानमन्त्री स्टेफन हार्परको अरवा स्थित सरकारी निवास अगाडि शनिबार राति आगो लागेपछि एक व्यक्तिलाई पक्राउ गरिएको छ। प्रहरीले भनेका छन् उनीहरूले केही तरल पदार्थ बालिरहेको देखेर 24 ससेक ड्राइभ स्थित निवासबाट केही पाइला पर एक व्यक्तिलाई पक्राउ गरेका थिए। सो घटनापछि प्रहरीले तुरन्त सडक बन्द गरेर सो स्थानलाई घेरेका थिए। प्रहरीले प्रधानमन्त्री र उहाँको परिवार सो बखत त्यहाँ भए नभएको नबताइकनै उहाँहरूलाई सो घटनाबाट कुनै हानि नपुगेको बताएका छन्। नर्सिङ क्याम्पस खोल्न दिने सरकारी निर्णयको विषयलाई लिएर शिक्षा मन्त्रालय र संसदीय समितिबीच विवाद बढेको छ। व्यवसायिक शिक्षा तथा तालिम परिषद CTVT नर्सिङ कलेज सञ्चालनका लागि आफ्नै अस्पताल आवश्यक नहुने निर्णय खारेज गर्न व्यवस्थापिका संसदको महिला बाल बालिका र समाज कल्याण समितिले निर्देशन दिएपछि सरकार र संसदीय समितिबीच विवाद बढेको छ। समितिको शुक्रबार बसेको बैठकमा शिक्षा मन्त्रालयका अधिकारीहरूले CTVT निर्णयको बचाव गरेका छन् भने समिति सदस्यहरूले निर्णय खारेज गर्न दबाब दिएका छन्। न्युजिल्यान्डमा फेरि स्वाइन फ्लू नामक भाइरसको संक्रमण देखिएको जनाइएको छ। सो संक्रमणबाट 3 दिन यता मात्र 3 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। न्युजिल्यान्डमा यस वर्ष 9 जनाको मृत्यु भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। केही दिन यता देखिएको सो संक्रमणबाट बिरामी भएका 450 जनालाई अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ। नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले शान्ति स्थापना र संविधान लेखनका लागि विगतमा भएका सफलताको कारण नभएसम्म एकीकृत नेकपा माओवादीसँग सहकार्य गर्न सकिने बताउनु भएको छ। नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्र प्रथम राष्ट्रिय परिषदको उद्घाटन गर्दै उहाँले कब्जा घर जग्गा फिर्ता भइसिएलको अर्धसैनिक संरचना भङ्ग धम्की लगायतका विषयमा लचकता नआएसम्म आगामी सरकारको नेतृत्वमा माओवादीलाई नदिने बताउनु भएको छ। रुसका लागि अफगानी कार्यवाहक राजदूत हफिजुल्लाहले आफ्नो देशले रुससँग हतियार किन्न चाहेको बताउनु भएको छ। रुसी समाचार समिति इन्टरेक्सनका अनुसार उहाँले भन्नुभयो, राष्ट्रिय अखण्डताको रक्षाको लागि पक्का पनि अफगानिस्तानलाई शक्तिशाली हतियार चाहिन्छ। आफ्नो देशको आवश्यकता पूरा गर्न जुनसुकै राष्ट्रबाट पनि सहयोग लिन सकिन्छ। तर निकट भविष्यमै हुन लागेको द्विपक्षीय भेटमा भने हतियार खरिद सम्बन्धी यस्तो कुनै पनि सहमति पत्रमा हस्ताक्षर नहुने उहाँले स्पष्ट गर्नुभयो। रुसमा गत बुधबार रुस, अफगानिस्तान, पाकिस्तान र ताजिकिस्तानका नेताहरूको भेट कार्यक्रम रहेको थियो। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकार हननका घटनाप्रति सरकार उदासीन भएको जनाउँदै पीडितहरूलाई न्याय दिलाउन र अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने चेतावनी दिएको छ। बितेको 10 वर्षमा राष्ट्रिय मानवाधिकार आयोगमा परेका 10,500 मानवाधिकार हननका औजुरी मध्ये आयोगले 407 औजुरी उप पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा देशी उप कानुनी कारवाही गर्न नेपाल सरकारलाई आग्रह गरेको भए पनि सरकारले नगन्य मात्रामा आयोगको सिफारिस कार्यान्वयन गरेको छ। अमेरिकन क्यान्सर सोसाइटीले तयार पारेको एक नयाँ प्रतिवेदनमा क्यान्सरलाई विश्वको सबैभन्दा महँगो रोगको दर्जा दिँदै आर्थिक हत्याराको संज्ञा दिइएको छ। उक्त संस्थाले धेरै लामो समय लगाई तयार पारेको उक्त अनुसन्धानमूलक प्रतिवेदन यसै हप्ता चीनमा सम्पन्न हुने विश्वव्यापी क्यान्सर सम्मेलनमा प्रस्तुत गरिने कुरा बताइएको छ। मानवले सामना गर्नु परेका एचआईभी एड्स, औलो, बिमर ज्वरो वा अन्य प्रकारको रोगहरूभन्दा क्यान्सरले नै बढी खर्च गराउनका साथै उच्च दरमा ज्यान लिने गरेको कुरा समेत उक्त प्रतिवेदनमा जनाइएको छ। क्यान्सर, मुटु सम्बन्धी रोग र मधुमेह जस्ता दीर्घ रोगले विश्वमा रोगबाट मृत्यु हुनेहरूको संख्याको 60% स्थान ओगटेको छ भने विश्वभर स्वास्थ्यका लागि छुट्याइएको रकम मध्ये 3% मात्र खर्च गरिने गरिएको छ। सो प्रतिवेदनमा सन् 2008 विश्वभरि क्यान्सर विरुद्ध लड्न 94 अर्ब अमेरिकी डलर खर्च गरिएको बताइए पनि सबैभन्दा बढी करिब 76 लाख व्यक्तिको मृत्यु क्यान्सरबाटै भएको थियो। हवस् त श्रोताहरू, यसका साथै आजको लागि समाचार यति नै। अर्को साता पुनः देश विदेश र माध्यमिकको समाचार उपस्थित हुनेछौँ। तबसम्मको लागि बिदा चाहन्छौँ। नमस्कार। साप्ताहिक खेल खबर लिएर म श्रेन उपस्थित भइसकेको छु। प्रसङ्ग सुरु गरौँ एउटा स्थानीय खबरबाट। गत हप्ता एडमन्टनमा नेपाली कम्युनिटीहरूबीच सञ्चालन भएको वेस्टर्न क्यानेडियन इन्टरसिटी खेलकुद प्रतियोगितामा टिम कालगरीले फुटबल र डन्डीबियोमा सफलता हासिल गरेको छ। आयोजक एडमन्टन विरुद्ध भएको फुटबल फाइनलमा कालगरी 6-1 विशाल गोल अन्तरले विजयी भएको थियो। प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेको कालगरी फुटबल टिमले लिग चरणमा एडमन्टनलाई 4-2 र भ्याङ्कुभरलाई 3-0 पराजित गरेको थियो। त्यसै गरी डन्डीबियो तर्फको फाइनल खेलमा कालगरीले भ्याङ्कुभर विरुद्ध भारी अन्तरको जित हासिल गरेको थियो। यता भलिबलमा भने सास्कचुनलाई सोझो 2 सेटमा हराउँदै आयोजक एडमन्टन विजयी भएको थियो। संयौजना दर्शक उपस्थित भएको उक्त खेल मेलामा कालगरी, एडमन्टन, सास्कचुन र भ्याङ्कुभरका टिमहरूले प्रतिस्पर्धा गरेका थिए। अब नेपाल सम्बन्धी एउटा खबर। इटलीमा सञ्चालन भएको आइसिसी वर्ल्ड क्रिकेट डिभिजन 4 नेपालले तेस्रो स्थान हासिल गरेको छ। हिजो भएको तान्जानिया विरुद्धको खेलमा नेपालले शानदार 10 विकेटको विजयसँगै उक्त सफलता हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको तान्जानिया नेपाली बलरहरू हावी भएपछि 40 ओभरमा सबै विकेट गुमाएर 73 रनमा समेटिएको थियो। नेपालका लागि शक्ति गौचनले 3 तथा अमृत भट्टराई र वसन्त रेग्मीले समान 2 विकेट लिएका थिए। प्रत्युत्तर ब्याटिङमा उत्रिएको नेपालले 74 रनको झिनो लक्ष्य बिना कुनै विकेटको क्षतिमा पुरा गरेको थियो। नेपाली ओपनिङ ब्याट्सम्यानद्वय महेश छेत्री र अनिल मण्डलले क्रमशः अभिजित 24 र 47 रनको योगदान दिएका थिए। यसअघि लिग चरणका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न चुकेपछि नेपाल प्रतियोगिताको फाइनल तथा आइसिसी क्रिकेट डिभिजन 3 उक्लिन असफल भएको छ। नेपालले लिग चरणमा आयोजक इटलीलाई 5 विकेट, अर्जेन्टिनालाई 8 विकेट र केमेन आइल्यान्डलाई 7 विकेटले पराजित गरेको थियो भने प्रतियोगिताको विजेता संयुक्त राज्य अमेरिकासँग 55 रन र तान्जानियासँग 8 रनले पराजित भएको थियो। प्रतियोगिता अवधिभरि उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालका लागि वसन्त रेग्मीले 14 र अमृत भट्टराईले 12 विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन्। सन् 2015 हुने विश्वकप क्रिकेट छनौटका लागि अब नेपाल सन् 2012 पुनः डिभिजन 4 प्रतिस्पर्धा गर्नेछ। अब के अन्तर्राष्ट्रिय खेल खबरहरू। इङ्ग्लिस प्रिमियर लिगको हिजो भएको आफ्नो खेलमा गत सिजनको विजेता टोली चेल्सीले विगान विरुद्ध 6-0 शानदार जित हासिल गरेको छ। यससँगै 2 खेल खेलेको चेल्सी 6 अङ्कसहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ। 2 खेलको समाप्तिमा 4 अङ्क बटुलेको आर्सेनलले दोस्रो स्थान ओगटेको छ। हिजै आर्सेनलले पनि ब्ल्याकपुल विरुद्ध 6-0 जित दर्ता गरेको थियो। यता 19 पटक इंग्लिश प्रीमियर लीग जितेर कीर्तिमान बनाउने अभियानमा रहेको म्यान्चेस्टर युनाइटेडले आफ्नो पहिलो खेलमा न्यूकासलमाथि 3-0 को विजय पाएको छ। ओभरमा सञ्चालन भएको इंग्ल्यान्ड र पाकिस्तान बीचको तेस्रो टेस्टमा पाकिस्तान 4 विकेटले विजय भएको छ। जितका लागि इंग्ल्यान्डले प्रस्तुत गरेको 149 रनको झिनो लक्ष्य पाकिस्तानले आफ्ना 6 खेलाडी गुमाउँदै 42 ओभरमा पार गरेको थियो। इंग्ल्यान्डको दोस्रो पारीमा पाकिस्तानका लागि 5 विकेट लिन सफल बायाँ हाते तीव्र गतिका बलर मोहम्मद आमिर म्यान अफ द म्याच घोषित भए। यससँगै 4 म्याचको टेस्ट सिरिजमा इंग्ल्यान्डले 2-1 अग्रता लिएको छ। चौथो तथा अन्तिम टेस्ट बिहिबारदेखि लर्ड्समा सुरु हुँदैछ। स्मरण रहोस् यी दुई बीच भएको पहिलो दुई टेस्टमा इङ्ल्यान्ड क्रमशः 354 रन र 9 विकेटले विजयी भएको थियो। हस् त यससँगै आजको खेल खबरबाट म बिदा चाहन्छु। तपाईँको दिन शुभ बितोस्। आदरणीय श्रोताहरू, हामी रेडियो मातृभूमिको नेपाली सेवाबाट बोलिरहेका छौँ। रेडियो मातृभूमि वर्ष दिन पुगेको उपलक्ष्यमा हामी प्रत्यक्ष प्रसारणबाट बोलिरहेका छौँ। श्रोताहरू, रेडियो स्थापनाका लागि नेपालीज कम्युनिटी सोसाइटी अफ क्यालिगरी एनसिएससीका तत्कालीन पदाधिकारीहरूको प्रयासबाट सुरु भएको यस कार्यक्रमका लागि एनसिएससीका तत्कालीन अध्यक्ष श्री डाक्टर वेतमान सिंह भण्डारीज्यूको विशेष योगदानलाई स्मरण गर्न चाहन्छौँ। डाक्टर वेतमान सिंह भण्डारीज्यूको सहयोग, उहाँको उत्प्रेरणा, उहाँको घरघटाहटको फलस्वरूप हामीले रेडियो मातृभूमिको स्थापना गर्न हामी सफल भएका थियौँ। श्रोताहरू, उहाँको विशेष योगदान रहेको छ। हामी उहाँको योगदानको कदर गर्न चाहन्छौँ र उहाँप्रति हामी नतमस्तक हुन चाहन्छौँ। श्रोताहरू, आउनुहोस् कार्यक्रमको सुरुवातमा आजको तीज विशेष कार्यक्रम सहित डाक्टर वेतमान सिंह भण्डारीज्यूको तर्फबाट उहाँका लागि र तपाईँ श्रोताहरूका लागि समेत यो साङ्गीतिक शैली श्रवण गरौँ। श्रोताहरू, हामी रेडियो मातृभूमिको प्रत्यक्ष प्रसारणबाट बोलिरहेका छौँ। श्रोताहरू, भनिन्छ श्रावण महिनाको सुरुवातसँगै हिन्दू धर्मावलम्बीहरूको चाडपर्व सुरु भइसकेको छ। अस्ति मात्र नागपञ्चमी पर्व विविध कार्यक्रमसहित सम्पन्न भएको छ भने हामी नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको पूर्व सन्ध्यामा छौँ। उसो त महिलाहरूलाई माइती भन्ने बित्तिकै माइतीको कुकुर मात्रलाई देख्यो भने पनि आनन्दित बनाउँछ अरे। होस् पनि किन नै, आखिर आफू जन्मेको हुर्केको ठाउँ, भावनात्मक सम्बन्ध अनि बाल्यकालदेखि वयस्क हुँदासम्मको अनुभूति, आखिर यी सब कुरालाई एकै ठाउँमा ल्याइ पुर्याउने महान चाड तिज नै त हो। भनिन्छ तिज पर्वमा माइती जानका लागि महिलाहरू वर्ष दिनको बुट्यासम्मलाई एकैपटक नागेर माइती पुग्ने हतार हुन्छ अरे। होस् पनि किन नै, आखिर मनको बह हर्ष, माइतीसँगको भेट, साथी सङ्गतिसँगको मिलन अनि केही दिनका लागि मात्र भए पनि घर व्यवहारको तनावबाट छुटकारा पाउने दिन, आखिर तिज नै त हो जहाँ नारीको वेदना नारीसँग साथ नपाइन्छ। सायद त्यसैले होला यी गीतका रचनाकार र गायिकाले यस गीत मार्फत नारीको मनभित्र चल्ने अन्तर्द्वन्द्वलाई गीत मार्फत पस्केका हुन्। आउनुहोस् श्रवण गरौँ। आदरणीय श्रोताहरू, हामी रेडियो मातृभूमिको प्रत्यक्ष प्रसारणबाट बोलिरहेका छौँ। श्रोताहरू, हरितालिका तीज एउटा यस्तो पर्व हो जहाँ निर्धक्का आफ्ना मनका कुराहरू राख्न पाइने चलन छ। आफ्ना मनका बहहरू पोख्न र आफ्ना मनमा चलेका अन्तर्द्वन्द्वहरूलाई विभिन्न गीत र सङ्गीत मार्फत तीज पर्वको उपलक्ष्यमा श्रृङ्गार रसमा ढालेर प्रस्तुत गर्ने परम्परा नै रहिआएको छ। उसो त हरितालिका तीज भन्ने बित्तिकै यो विवाहित महिलाहरूको पर्व हो भने बुझिन जान्छ, तर होइन। आजको समाजमा हामी देखिरहेका छौँ कि नवविवाहित युवतीहरू पनि यस पर्वलाई बडो धुमधामसँग मनाइरहेका हुन्छन् र आफ्ना मनका बहहरूलाई पोखिरहेका हुन्छन् भावी पतिको आशमा। त्यसैले त होला कोमल ओली, गायिका कोमल ओलीले अविवाहित युवतीहरूको प्रतित्व गर्दै शिवजीलाई साची राखेर यस गीत मार्फत के सन्देश दिइरहेका छन् सुनौन त। तीजै मा व्रत बसे पूजा करे भगवान, तीजै मा व्रत बसे खुशीको खबर क्याल्गरीमा हाम्रो नेपाली समुदायका ब्युटिसियनद्वारा ब्युटी पार्लर सञ्चालनमा महिला पुरुष बालबालिका सबैका लागि उपयुक्त कपाल काट्नेदेखि सुन्दरतामा निखार ल्याउने सम्पूर्ण कार्यका लागि रूपा ब्युटी सेलनका नामले सञ्चालनमा रहेको छ। क्याल्गरीमा पहिलो पटक नेपाली समुदायका अनुभवी महिलाद्वारा सञ्चालनमा रहेको उक्त ब्युटी सेलनको दरभाउ क्याल्गरी भरिमै सबैभन्दा सस्तो रहेको छ। लोकप्रियताको खुड्किलो चढ्दै गरेको यस सेलुनमा महिलाहरूको कपाल काटेको $15, पुरुषहरूको कपाल काटेको $10, बालबालिकाहरूको कपाल काटेको $8 र अन्य ब्युटी पार्लर सम्बन्धी कार्य सस्तो रूपमा गरिन्छ। हालका लागि सेलुन सञ्चालकले 4 पटक रेगुलर कपाल काटेमा 5 पटक फ्रीमा कपाल काटिदिने अफर पनि गरेको छ। रूपाज ब्युटी सेलुन सञ्चालनमा रहेको स्थान 5320 8th Avenue साउथ इस्ट पेनब्रुक प्लाजा। सम्पर्क फोन 403-457-4286। उक्त सेलुनमा गई तपाईँका आवश्यकता अनुसारका कार्य गर्न गराउन हुन सैलुन सञ्चालकको अनुरोध छ। आदरणीय श्रोताहरू, हामी रेडियो मातृभूमिको प्रत्यक्ष प्रसारणबाट बोलिरहेका छौँ। श्रोताहरू, भनिन्छ मानिस एउटा सामाजिक प्राणी हो, समाज बिनाको जीवन परिकल्पना गर्न पनि कति गाह्रो, त्यसैले त उसको संस्कृति परम्पराले उसलाई पछ्याइ नै रहेको हुन्छ। त्यसैले विगतका वर्षहरू झैँ एनसिएससी नेपिज कम्युनिटी सोसाइटी अफ क्याल्गरीले एक तीज कार्यक्रम आयोजना गर्दैछ। September 4 बेलुका 5 बजेदेखि 1 बजेसम्मका लागि तय गरिएको 30 विशेष कार्यक्रम क्याल्गरी टेम्पल कम्युनिटी एसोसिएसन 167 टेम्पल ग्रिन रोड नर्थ इस्टमा हुने भनिएको यस कार्यक्रममा सहभागी हुनका लागि तपसिलका महिलाहरूलाई सम्पर्क व्यक्तिगत रूपमा राखिएको छ। यस कार्यक्रममा तपाईँहरूको सहभागिताका लागि जनाउ दिन श्रीमती कल्पना पण्डितलाई 403-455-5470, श्रीमती सिलु घिमिरेलाई 403-390-5455, श्रीमती अनिता रिमाललाई 403-293-9330, श्रीमती अनु रेग्मीलाई 403-568-8960, श्रीमती विभु ओझालाई 403-474-2693, श्रीमती देवी बस्याल भण्डारीलाई 403-280-7709, श्रीमती देविका मराठालाई 403-453-9280, श्रीमती कौशल्या थापापुरीलाई 403-475-8976, श्रीमती पुण्य पन्तलाई 403-590-3591, श्रीमती रूपा लिम्बू 403-285-4504, श्रीमती रीना पौड्याल 403-568-3771, श्रीमती सुलोचना रेग्मी 403-568-9820 र श्रीमती उमा खान ठकुरीलाई 403-569-7566 सम्पर्क गर्नको लागि हार्दिक अनुरोध गरिएको छ। आउनु श्रोताहरू, आजको यस कार्यक्रमलाई अगाडि बढाउँ। यो तीज विशेष यहाँहरूका लागि। हो त रहेछ, त्यो त धेरै वर्ष पछि पो घर फर्की त हेर्न उजेली सहर गएपछि त त्यो कस्तो हिरोनी भइछ। यहाँ छ उन्जेल सिङ्गान पुस्न जान्दिन थिए। हाई उजेली बाटोले, तिमीहरू हो के गरेर बसेर नि? के गर्नु नि, ताइरहेको देखेर तलाई नै कुरेर बसिरहेको नि। होइन जुनेली, त सहर गएपछि कति राम्री भाकी, यतिका वर्षसम्म नफर्किँदा हामीले त उतै बिहे गरी होलिस भन्ठान्या। एउटा कुरा तिमीहरूले ख्याल गर, मलाई अब जुनेली होइन जुनी भनेर बोलाउने गर। रह्यो बिहेको कुरा, बिहे त गर्न आउँथ्यो तर खुसँग गर्ने किन, केटा पाएनन् कि कसो? केटा नपाइएको होइन, केटा धेरै पाइए, त्यसैले त अन्यलमा छु। भन्नुको मतलब स्पष्ट छ, ल सुन म बुझाउँछु। Thank you. आदरणीय श्रोताहरू, हामी रेडियो मातृभूमिको प्रत्यक्ष प्रसारणबाट बोलिरहेका छौँ। आदरणीय श्रोताहरू, प्रसङ्ग रेडियो मातृभूमि निरन्तरताका लागि रेडियोको लोकप्रियता र आवश्यकतालाई ध्यानमा राखी तत्कालीन सिएनसिएका अध्यक्ष, क्यालिगरी नेपिज कम्युनिटी एसोसिएसनका अध्यक्ष श्री डाक्टर विनोद केसी र उहाँकी धर्मपत्नी श्रीमती निशा धवेलज्यू एवं डाक्टर राजु तुलाधरज्यूको सहयोग, उत्प्रेरणा, सकारात्मक सोचले नै रेडियो मातृभूमि तपाईँको घर दैलोसम्म पुर्याउन, निरन्तर रूपमा पुर्याउन हामी सफल भएका हौँ। आज तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने यसलाई सम्भव बनाउन सिएनसिएका वर्तमान अध्यक्ष, क्यालिगरी नेपलिज कम्युनिटी एसोसिएसनका वर्तमान अध्यक्ष श्री रविन्द्र थान्ज्यू र उहाँको सिएनसिएका सम्पूर्ण पदाधिकारीज्यूहरूप्रति हामी अनुग्रहित हुनैपर्छ। उहाँहरूको योगदानको हामीले कदर गर्नैपर्छ। हामी रेडियो मातृभूमि परिवार यस रेडियो मातृभूमिको वार्षिक उत्सवको पावन अवसरमा सम्पूर्ण सिएनसिए परिवारलाई, क्यालिगरी नेपलिज कम्युनिटी एसोसिएसन परिवारलाई धन्यवाद दिन चाहन्छौँ। आउनुहोस् श्रोताहरू, यो तिज विशेष गीत कार्यक्रम सिएनसिए पदाधिकारीका तर्फबाट तपाईँ आदरणीय श्रोताहरूका लागि समर्पित गर्न चाहन्छौँ। Thank you. आदरणीय श्रोताहरू, हामी रेडियो मातृभूमिको प्रत्यक्ष प्रसारणबाट बोलिरहेका छौँ। श्रोताहरू, भनिन्छ जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवान्ले पनि बास गर्छन् अरे। अर्थात् पुरुष खुसी छ भने व्यक्ति खुसी भएको मानिन्छ, तर एक महिला खुसी छ भने पुरै परिवार खुसी भएको मानिन्छ। त्यसैले त होला दर खाने दिन पुरुषहरू पनि दङ्ग परेका हुन्छन्। मिष्ठान्न भोजन र हर्षित वातावरण कसलाई मन नपर्ला र? हुँदा हुँदा यो तिज पर्व त केटाहरूका लागि पनि एउटा मौका भइसक्यो आफ्नो कुरा राख्ने। सुन्नुहोस् त यी गायकले के भन्दैछन् तिजको मौकामा। Hey! आदरणीय श्रोताहरू, हामी रेडियो मातृभूमिको नेपाली सेवाबाट बोलिरहेका छौँ। श्रोताहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो मातृभूमिको प्रत्यक्ष प्रसारण। श्रोताहरू, रेडियो निरन्तरका लागि केही हाम्रा सहृदय श्रोताहरूले आर्थिक सहयोग सहित हामीलाई उत्साहित गर्नुभएको थियो। हामी उहाँहरूप्रति आभार प्रकट गर्न चाहन्छौँ। उहाँहरू हुनुहुन्छ श्रीमती कान्ति आचार्य र उहाँका श्रीमान श्री विनोद आचार्य, श्रीमती पुण्यदेवी पन्त तथा उहाँका श्रीमान श्री कृष्णदास भट्ट, श्रीमती जमुना पाण्डे तथा उहाँका श्रीमान श्री अमित बडालज्यू, श्रीमती मन्जु गौतम तथा उहाँका श्रीमान राजेन्द्र गौतम, श्रीमती इन्दिरा उपाध्याय तथा उहाँका श्रीमान श्री गोविन्द उपाध्याय, श्रीमती रूपा लिम्बू तथा उहाँका श्रीमान श्री नवीन सुब्बा। आदरणीय श्रोताहरू, आउनुहोस्, उहाँहरूको तर्फबाट यो साङ्गीतिक कोशेली यहाँहरूका लागि श्रवण गरौँ। आदरणीय श्रोताहरू, हामी रेडियो मातृभूमिको नेपाली सेवाबाट बोलिरहेका छौँ। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मातृभूमिको प्रत्यक्ष प्रसारण। श्रोताहरू, भनिन्छ नारीको गहना उसको सहनशीलता हो र यसमा अझ गाढापन ल्याउन उसको सुन्दरताले अझ बढी भूमिका खेलेको हुन्छ। त्यसमा पनि तिज पर्व राम्री त बन्नै पर्यो नि, होइन र? ए, अनि के तपाईँ चिन्तित हुनुहुन्छ? नआतिनुहोस्, म तपाईँहरूलाई सेक्रेट बताउँछु। उसो त तपाईँहरूलाई थाहा त पक्कै पनि छ। म मात्र तपाईँहरूको ध्यान आकर्षण गराउन चाहन्छु। नेपाली समुदायकै एकजना व्यावसायिक तालिम प्राप्त महिला ब्युटिसियनद्वारा क्यालिगरीमा ब्युटी पार्लर सञ्चालनमा छ। उहाँको सेलुनको नाम हो रूपा ब्युटी सेलुन। अहिले व्यस्त हुनुहुन्छ उहाँ, समयमै अपोइन्टमेन्ट लिएर समय सुरक्षित गराइहाल्नुहोस्। नत्र भए तिजमा यस्तो गीत गाउन र नाच्न नमिल्ला है। छोरी हजुर दर भन्दै जमान नभनिया कि छु, मैरा पिकी श्रोताहरू, हामी रेडियो मातृभूमिको नेपाली सेवाको प्रत्यक्ष प्रसारणबाट बोलिरहेका छौँ। तपाईँ सुन्दै हुनुहुन्छ 94.7। श्रोताहरू, रेडियो मातृभूमिको एक वर्षीय सफल प्रसारणका लागि पर्दा अगाडि र पर्दा पछाडि धेरै हातहरू छन्। यस पावन अवसरमा विशेष गरी मेरा सहयात्री साथीहरू समीर पाण्डे, रोजिना उपाध्याय, अभिषेक उपाध्याय, श्री ध्रुव त्रिपाठी, सुरेन अधिकारी, इन्दिरा चापागाई र मेरा बालक छोरा युनिस मिश्रलाई विशेष धन्यवाद दिन चाहन्छु। महिलाहरूको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा हार्दिक शुभकामना सहित हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। कार्यक्रम कस्तो लाग्यो? मूल्याङ्कन गर्ने जिम्मा यहाँहरूलाई। आउनुहोस्, एउटा प्रेरक कविता वाचन गर्ने अनुमति चाहन्छु। कुविन्दोलाई खुट्टा लगाइदिएर हिँड्न सक्दैन भन्ने मलाई थाहा छ। कुविन्डोलाई खुट्टा लगाइदिएर हिँड्न सक्दैन भन्ने मलाई थाहा छ। ढेडुलाई पगरी पनि कति गुथाइरहनु र काम आफैले गरेको हो। मैले आफैलाई सम्मान गर्न खोजे त्यसैले अहिले तिम्रो र मेरो दूरी बढेको छ। केही न केही लेख्नुपर्छ, केही न केही लेखिरहनु पर्छ, केही न केही बोलिराख्नुपर्छ। अन्यत्र समय खर्च नगर्नु तिमीले भनेको थियो। मैले आफ्नो पेट मार्न सकिनँ। कहिलेकाहीँ घरमा अभिभावक भइदिएँ। सडकमा पसारिएका आँसुहरूमा पनि अलिअलि अल्मलिएँ। तिम्रो अनुरोध पालन गर्ने समय पुगेन। हप्ता महिनामा त के, वर्ष दिनमा पनि एउटै केही फलेन। केही नल्याई तिमीलाई के भेट्नु र त्यसैले अहिले तिम्रो र मेरो दूरी बढेको छ। उचालेर काँधमा राख्नुपर्ने, काँधमा राख्दा पनि उचाइ नपुगे टाउकैमा टेकाउनु पर्ने तिम्रो आशय हुँदो हो। भर्याङ मात्रै बने झैँ लाग्दा पनि मलाई त असह्य भयो। चिल्लो गुलियो पनि उपलब्ध गराउनै सकिएन। त्यसैले अहिले तिम्रो र मेरो दूरी बढेको छ। मैले प्रश्न उठाउँदा, मैले सामाज हितका कुरा गर्दा तिमीले तर्कहीन तर्क गरेर टार्यौ। मेरो चित्त बुझेन त्यसैले अहिले तिम्रो र मेरो दूरी बढेको छ। कुविन्डोलाई खुट्टा लगाइदिएर हिँड्न सक्दैन भन्ने मलाई थाहा छ। ढेडुलाई पगरी पनि कति गुथाइरहनु र काम आफैले गरेको हो। मैले आफैलाई सम्मान गर्न खोजेँ त्यसैले अहिले तिम्रो र मेरो दूरी बढेको छ। केही लेख्नुपर्छ, केही बोल्नुपर्छ। अन्यत्र समय खर्च नगर्नु भनेर तिमीले भनेको थियो। मैले आफ्नो पेट मार्न सकिनँ। कहिलेकाहीँ घरमा अभिभावक भइदिएँ। सडकमा पसारिएका आँसुहरूमा पनि अलिअलि अल्मलिएँ। तिम्रो अनुरोध पालन गर्ने समय पुगेन। हप्ता महिनामा त के, वर्ष दिनमा पनि एउटै केही फलेन। केही नल्याए तिमीलाई के भेट्नु र त्यसैले अहिले तिम्रो मेरो दूरी बढेको छ। उचालेर काँधमा राख्नुपर्ने, काँधमा राख्दा पनि उचाइ नपुगेर टाउकैमा टेकाउनु पर्ने तिम्रो आशय हुँदो हो। भर्याङ मात्रै बने झैँ लाग्दा पनि मलाई त असह्य भएको छ। चिल्लो गुलियो पनि उपलब्ध गराउनै सकिनँ। मैले प्रश्न उठाउँदा तर्कहीन तर्क गरेर टार्यौ। मेरो चित्त बुझेन त्यसैले अहिले तिम्रो र मेरो दूरी बढेको छ। आदरणीय श्रोताहरू, आगामी साता भेट्ने बाचा गर्दछु। मेरा सम्पूर्ण मातृभूमि युनिट लगायत म रामेश्वरलाई पनि बिदा दिनुहोस्। यो अन्तिम साङ्गीतिक कोसेली यहाँका लागि बिदा चाहन्छु। जयदौ। Yeah.